राम्रे पटुकी फेराइले झनै राम्रे मायालु हेराइले एक छिन भेटौं भर रटटुकी नहेर मायाले हुन्छु म ठहर पटुकी फेराइले झनै राम्रे मायालु हेराइले एक छिन भेटौं भर टोकी नहेर मायाले हुन्छु म ठहर टोकी नहेर मायाले हुन्छु म ठहर हल्का हल्का झुङ्गाको भोलि दिन छोटिन्छ बैसा पनि हान पाई खोटिन्छ एकछिन भेटौं भर टोकी नहेर मायाले हुन्छु म ठहर भोलि दिन छोटिन्छ बैसा पनि हान पाई खोटिन्छ एकछिन भेटौं भर टोकी नहेर मायाले हुन्छु म ठहर टोकी नहेर मायाले हुन्छु म ठहर तिमलाई थाहा छ कि थाहा छैन दुई पाते छौ कोही छोड्नै पा छैन एकछिन भेटौं भर टोकी नहेर मायाले हुन्छु म ठहर थाहा छ कि थाहा छैन दुई पाते छौ कोही छोड्नै पा छैन एकछिन भेटौं भर टोकी नहेर मायाले हुन्छु म ठहर टोकी नहेर मायाले हुन्छु म ठहर नहेर मायाले छुमा दुई हुन पाए नि भोक मेटिन्थ्यो पानी नै खाए नि एकछिन भेटौँ भर ठोकी नहेर मायाले हुन्छु म ठहर दुई हुन पाए नि भोक मेटिन्थ्यो पानी नै खाए नि एकछिन भेटौँ भर ठोकी नहेर मायाले हुन्छु म ठहर ठोकी नहेर मायाले हुन्छु म ठहर